علم میں وقار ہے، مسکن عمل میں مستی. یہی وجہ ابن عربی نے لکھا ہے کہ مخارج کی ترتیب یہ ہے، پہلے حلق، پھر وسطفن، پھر شفتین. تو علم اس ترتیب سے چلتا ہے، آپ لے پہلے حلق سے عین ادا ہوا، پھر وسط سے وا، پھر ترتیب کے ساتھ آئے یا بے ترتیب ہی. اب عمل کو چلاؤ، آ ما ل عین وہاں سے ادا ہوا، لام کے لیے اس نے تفرا کیا یہاں پہنچ یمین کے لیے، پھر نازم ہو کر اندر چلا. یعنی تو علم عمل سے افضل، اس میں وقار، مکانات، ترتیب. اس وجہ سے قرآن نے بتایا کہ علماء ساری رات عبادت کریں، صبح کہتے ما عبدنا کا حقا عبادت، اور صوفی ایک دن عمل کرے تو اوپر اوپر دیکھتا ہے کہ کب ہی برائی ہوگی. کہتے اللہ نے قبول کرا. ٹھوس بنیاد پر سی، ٹھوس بنیاد. اور جب علم آئے گا تو پھر یہ سارے محاذات جو ہے وہ کھل جائے. سبت الحدیث، یہاں سے صاحب مشکات اپنی کتاب کے آداب آپ کو بتاتے ہیں، لیکن آداب سے پہلے ایک اعتراض کا جواب دیتا ہے. اعتراض یہ ہے کہ آپ نے باعث التصنیف میں یہ بیان کیا تھا کہ مجھ پر باعث یہ امر تھا کہ مجھ سے پہلی مصابیح کتاب میں حدیث احادیث موجود تھے لیکن اس کی اسانید نہیں تھے، تو لوگوں نے ان پر اعتراض کیا تھا کہ چونکہ یہ احادیث بغیر اسانید کے ہیں لہذا یہ موضوعی ہے. تو میں نے اس اعتراض کے جواب دینے کے لیے مصابیح پر شرح مشکات لکھ لی. ٹھیک، تو صاحب مشکات پر اعتراض ہے کہ آپ نے تو کسی حدیث کے ساتھ سند ذکر نہیں کی. مثلا آپ نکالے پہلی حدیث جو کتاب الایمان سے ایک لکیر آگے ہے، عن عمر بن خطاب قال قال رسول اللہ صلی اللہ علیہ وسلم انما الاعمال بالنیات. یہ ہے یا نہیں؟ اب اس میں سند کہاں؟ سند تو تب ہوتا کہ عمر کا شاگرد اس حدیث میں علقمہ ہے اس کا ذکر کرتا، علقمہ کا شاگرد محمد ابراہیم ہے اس کو ذکر کرتا، حدثنا محمد ابراہیم قال حدثنا علقمہ قال حدثنا عمر، لیکن آپ نے پوری سند تو ذکر نہیں کی، ایک راوی کا نام لے لیا. تو جو اعتراض صاحب مذہبی پر تھا سند نہ ذکر کرنے سے، وہ اعتراض تو آپ ٹھیک ہے. تو مصنف کہتے ہیں کہ ٹھیک ہے، میں نے انما الاعمال بالنیات اور باقی حدیث کی پوری سند کا ذکر نہیں کیا، لیکن حدیث کے آخر میں میں نے حوالے دیا ہے، جیسے یہاں دیا متفق علیہ کہ یہ حدیث بخاری و مسلم دونوں میں ہے. تو جب میں نے بخاری کا حوالہ دیا تو جاؤ بخاری میں اس کی سند موجود ہے، اور جب میں نے مسلم کا حوالہ دیا تو مسلم میں اس کا سند موجود ہے. تو اگرچہ حدیث کے اول میں میں نے پورا سند ذکر نہیں کیا، لیکن حدیث کے آخر میں میں نے مخرج کا حوالہ دیا ہے، اور مخرج میں یہ پوری سند موجود ہے. بخاری نکالو، جہاں آپ کو انما الاعمال بالنیات کی حدیث ملے گی وہاں آپ کو پورا سند بھی مل جائے گا. ٹھیک ہے، اس لیے سند ذکر کرنے کی وجہ میں نے ائمہ محدثین کا حوالہ دیا، آپ ان کی کتابوں کو دیکھیں آپ کو پورا کا پورا سند مل جائے گا. یہ معنی ہے وَإِنِّي إِذَا نَسَبْتُ الْحَدِيثَ إِلَيْهِمْ، جب میں کسی حدیث کا حوالہ دیتا ہوں ان محدثین پر جن کے نام میں نے ذکر کیے، یعنی میں نے کہا رواہ البخاری یا میں نے کہا رواہ مسلم یا میں نے کہا متفق علیہ, اس کا مطلب یہ کہ بخاری و مسلم دونوں نقل کرتے ہیں. نکانی اسنت الی النبی صلی اللہ علیہ وسلم, یہ سمجھو کہ میں نے اس کی سند نبی علیہ السلام تک ذکر کی. لانہم, کیونکہ یہ محدثین قد فرغوا عنہ, وہ سند ذکر کر کے فارغ ہو چکے ہیں. واغنونا عنہ, اور انہوں نے ہمیں غنی بنایا ہے سند ذکر کرنے سے. بات سمجھ میں آ گئی؟ تو مشکات کے آداب میں سے ایک ادب یہ ہے کہ ہر حدیث کے آخر میں حوالہ ہے. ٹھیک ہے. دوسرا ادب مشکات کا ہے, کہ صاحب مساوی نے پہلا ذکر کیا ہے کتاب الایمان, تو میں نے بھی مشکات میں پہلا ذکر کیا کتاب الایمان, پھر صاحب مساوی نے ذکر کیا کتاب العلم, تو میں نے مشکات میں ذکر کیا کتاب العلم. ٹھیک ہے. پھر اس نے ذکر کیا مشکات میں کتاب التقدیر ایمان بالقدر, تو میں نے بھی ذکر کیا کتاب الایمان بالقدر. اس نے پھر ذکر کیا کتاب الطہارت, تو میں نے بھی ذکر کیا کتاب ال, اس نے صلات میں نے صلات, اس نے صوم میں نے صوم, اس نے حج میں نے حج, اس نے نکاح میں نے نکاح. حاصل یہ ہے کہ کتب مشکات کی ترتیب موافق ہے کتب مساوی کی, اور ابواب مشکات کی ترتیب مطابق ہے ابواب مساوی کے. یہ دوسرا ادب ہے. وسرت, اور چلائے ہیں میں نے کتب, یعنی کتاب الطہارت, کتاب الصلاۃ, اول ابواب او ابواب, باب الغسل, باب الوضو, باب التیمم, کما سردہا, جیسے چلائے تھے صاحب مساوی نے. وقت پیت اثرہ فیہا, اور میں نے اقتدا کی صاحب مساوی کی نقش قدم کی. بات سمجھ میں آ گئی. تیسرا ادب, تیسرا تیسرے ادب میں مشکات نے صاحب مساوی سے مخالفت کی. صاحب مساوی کا تیسرا ادب یہ ہے کہ بخاری اور مسلم کی احادیث جب نقل کرتا ہے تو اس کا عنوان رکھتا ہے صحاح, سے صحاح عنوان ہے. اس کے نیچے جتنے احادیث نقل کرے گا وہ کہاں سے نقل کرے گا؟ بخاری اور مسلم. اور دوسرا عنوان رکھتے ہیں حسان, حسان. اس کی نیچے جو روایت نقل کرے گا یہ وہ ہوگا جو بخاری مسلم میں نہ ہو, ترمیزی میں, ابو داود میں, نسائی میں, ابن ماجہ میں, دارمی میں, باہتی میں ہو. تو شیخین کی روایات کا عنوان کیا رکھا تھا؟ صحاح. اور غیر شیخین کی روایات کا عنوان کیا رکھا تھا؟ حسان. یہ صاحب مساوی کا تیسرا ادب ہے. لیکن صاحب مشکات کہتے ہیں میں نے اور طریقے اختیار کیا. میں نے مثلا باب الوضو ہے, باب ال, تو میں نے اس میں تین فصلیں منعقد کی. فصل اول میں نے شیخین کی روایت نقل کی, فصل ثانی میں نے غیر شیخین کی روایت نقل کی, اور فصل ثالث میں نے باب و طہارت کی مناسب روایت نقل کی, خواہ وہ شیخین کی ہو یا غیر شیخین کی. تو فصل اول کی روایت مختص بے شیخین ہے, اور فصل ثانی کی روایت مختص بے غیر شیخین ہے, اور فصل ثالث کی روایت مشترک ہے شیخین ہو غیر شیخین. اب بات سمجھ میں. اب چونکہ اس کے آداب یہاں بدل گئے, فصل اول کس کے لیے؟ اور فصل ثانی اور فصل ثالث. اب اگر ایک باب ایسے ہیں مثلا باب الصلاۃ, کہ اس صلاۃ کے بارے میں شیخین کی روایت نہیں ہے, تو اس باب میں فصل اول ہی نہیں ہوگا, وہاں ہوگا الفصل ثانی اور الفصل ثالث. اور اگر ایک باب کا مسئلہ باب الصلاۃ ایسا ہے کہ اس میں غیر شیخین کی روایت نہیں ہے, تو اس میں فصل ثانی نہیں ہوگا, فصل اول ہوگا. بات سمجھ میں. اور ایک باب ایسا ہے جس میں مشترک روایات ہے، مختص مختص نہیں ہے، تو وہاں فقط فصل ثالث ہوگا. اب بات سمجھ میں آ گئی؟ تو تیسرے ادب میں آ کر اختلاف ہوا. صاحب مسابیق کا تیسرا ادب یہ ہے کہ وہ صحاح اور حصار کے عنوان نقل کرتے ہیں. صحاح کی نیچے کن کی روایات ہیں؟ شیخین کی، بخاری اور مسلم رحمہ اللہ کی، اور حصار کی نیچے غیر شیخین کی. لیکن امام بخاری رحمہ اللہ نے، یہ امام مشکات نے اپنا ادب تبدیل کیا. وہ کہے گا کہ میں باب الصلات کو تو عنوان بناؤں گا، اس کی نیچے تین فصلیں لاؤں گا. فصل اول میں جتنی روایات وہ کن کے ہوں گے؟ شیخین کے. اور فصل ثانی میں جو روایت ہوں گے غیر شیخین کے. اور فصل ثالث میں، میں نے کہا اس سے یہ معلوم ہوا کہ باب الصلات میں اگر شیخین کی روایت نہیں ہے تو مشکات کے اندر اس باب کا فصل اول نہیں ہوگا، اور اگر غیر شیخین کی روایت نہیں ہے تو اس باب میں فصل ثانی نہیں ہوگا، اور اگر مشترک نہیں تھے تو اس باب میں. بات سمجھ میں آ رہی؟ یہ مانا ہے. وَقَسَّمْتُ كُلَّ بَابٍ، اور میں نے ہر باب منقسم کیا ہے غالباً تین فصول پر. یہ تین فصول پر ہر باب کی تقسیم کلی ہے یا غالب ہے؟ اس لیے کہ بعض جگہوں میں شیخین کی روایت نہیں ہے تو بس نہیں ہے، بعض میں غیر شیخین کی روایت نہیں ہے تو بس نہیں ہے، بعض میں مشترک نہیں ہے تو بس نہیں. لیکن غالباً ہر باب تین فصلوں پر ہے. اولوہا، اول فصل، ما اخرجہ شیخان او احدہما، ان احادیث کے لیے ہے جو بخاری مسلم دونوں، یا احدہما فقط بخاری مسلم کے لیے روایت ہے. وقت فیتو بہما، اور فصل اول میں میں نے ان دو کے حوالے پر اکتفا کیا ہے. وَإِنْ اشترکا، اگرچہ شریک ہو اس روایت میں دوسرے محدثین بھی، لیکن میں نے ان کا نام اس لیے نہیں لیا فصل اول میں، لعلو درجتہما، شیخین کا درجہ بلند ہے روایت حدیث میں. وثانیہا، اور دوسرا فصل، ما اوردہ غیرہما، شیخین کی روایت کے لیے یا غیر شیخین کی روایت، ہاں، من الائمت المذکورین، جو ابھی مذکور ہو گئے. وثالثہا، اور تیسری فصل، روایت شیخین کے ساتھ مختص ہے، غیر کے ساتھ مختص ہے یا مشترک ہے؟ اس لیے کہتے ہیں وثالثہا مشتمل علی معنی الباب، ہر وہ حدیث میں نے نقل کی جو ترجمۃ الباب پر مشتمل ہے، من ملحقات، اور اس کا تابع ہے اور مناسب ہے، خواہ وہ شیخین کی ہو یا غیر شیخین کی. ما محافظت علی الشریطہ، لیکن میں شرط کی حفاظت کروں گا، یعنی جیسی صاحب مصحبی نے وہ روایت نقل کی ہے ویسی میں نقل کروں گا. وَإِنْ كَانَ مَسُورًا، اگرچہ وہ حدیث مرفوع نہ ہو بلکہ منقول ہو سلف سے، جو صحابہ ہے، والخلف، اور تابعین سے، تبع تابعین سے. بات سمجھ میں آئی؟ سنو، کتنے ادب ہو گئے؟ تین. چوتھا ادب، کہتے صاحب مساوی صحاح کا عنوان باندھے گا اور اس کی نیچے ایک حدیث نقل کرے گا. یہ حدیث کس باب کی ہوگی؟ مسلم اور بخاری. لیکن جب میں وہاں مشکات میں وہ احادیث نقل کروں گا تو اس حدیث کو میں ذکر نہیں کروں گا. جو حدیث مساوی میں مذکور ہے شیخین کی، وہ میں حذف کروں گا. یہ کیوں؟ تو کہتے ہیں وجہ یہ کہ وہ حدیث وہاں مقرر ہوگی اور تکرار شنی ہے، تو شنی تکرار سے بچنے کے لیے میں ایک حدیث مذہبی کو کیا کروں گا، یعنی صحاح کے عنوان میں ایک حدیث دو مرتبہ ذکر ہوگی تو میں ایک مرتبہ حذف کروں گا. تو یہ نہ کہوں کہ صاحب مشکات کا حافظہ خراب ہے، میرا حافظہ ٹھیک ہے، لیکن چونکہ یہ حدیث آئندہ ذکر ہونے والی ہے اس لیے میں یہاں سے کیا کروں گا، حذف کروں گا. یہ چوتھا ادب ہے. ثم انک، پھر تم، ان فقط تھا، اگر آپ نہ پائے ایک حدیث فی باب نہ جو مساوی میں ہو لیکن مشکات کی باب میں نہ ہو، فذلک عن تقریر اسقطہ، اس وجہ سے کہ وہ حدیث وہاں مقرر ہوگی تو میں اس کو ساقط کروں گا. بات سمجھ میں آ گئی؟ کتنے ادب ہو گئے؟ ہاں جی، پانچواں ادب یہ، कि साहिब मुहसबी में एक हदीस के अंदर चार जुमले होंगे, इन्नमल अमलु बिनियात एक जुमला, व इन्नमल इमरे इम्मा नवा दो जुमले, वमन का न हिजरत इलाल्लाह व रसूली फहिजरत इलाल्लाह व रसूली तीन जुमले, वमन का न हिजरत इला दुनिया युसीबुहा और इमरात इंजन के होहा फहिजरत इला माजर के, कितने हो? लेकिन मैं वो हदीस नकल करूंगा मिश्कात में तो ये चौथा जुमला हजरत करूंगा। तो वहां आप समझे कि यार इस जुमले का इसका तर्जुमतुल बाब के साथ इनवान के साथ मुनासिबत है तो मैं जिक्र करूंगा, और ये मुनासिब नहीं है इसलिए मैं हजर करूंगा। मुहदिस के लिए जायज है कि जो जुमला जरूरी ना हो उसको हजर करें। तो जहां मसावी की हदीस में चार जुमले हो और वही हदीस में मिश्कात में नकल करते हो तीन जुमले हो तो वो मैंने एक जुमला क्यों हजर किया? इख्तिसार की वजह से और आदमी मुनासिबत की वजह से कि इसका इनवान के साथ मुनासिबत नहीं है। ये पांचवा अदब है। वह इन वजह का आखरा, अगर एक मसावी के हदीस को देखे बाजहू मतरूकन किसके इसका मिश्कात में तर्क किया गया है, वहां एक बाइस होगा वो इहतमाम करेगा अतरको हो मैं उस जुमले को तर्क करूंगा। वो दाई क्या है कि उस जुमले की मुनासबत उस बाब के साथ नहीं। पांच हो गए और मजमूमन ये छठी आदाब है। इसी हदीस के तीन जुमले मिसाबी में मौजूद है और मैंने तीन के साथ चौथा जुमला भी बना लिया जिक्र किया हा? तो वहां भी आप समझे कि यहां बाइस है कि चौथा जुमला जिक्र किया जाए। बात समझ में आई? ये माना है व इन वजत्ता आखरा बाजहू मजमूमनी ले, अगर आप मसाबी के हदीस देखे किसके साथ बाज जुमले जम की गए हैं नुफादाई इहतमाम वहां एक बाइस की वजह से उल्हिकुहु उस जाइद जुमले को मैं मुल्हक करूंगा। बात समझ में आ गई? अच्छा मसावी का सातवां अदब, मसावी का सिहा की नीचे जो रिवायत है वो किसके? शेख हैं। और मिश्कात में फसलेवर की रिवायत जो है और मसावी में हिसान इनवाने के ना आदिस का और बुखारी में फसलिसानी। अब कहते हैं कि साहिब मसावी एक हदीस नकल करेगा सिहाह के नीचे तो ये इस बात की दलील है कि ये हदीस कहां से आई? शेखैन से। लेकिन मैं उसी हदीस को फसलिसानी में जिक्र करूंगा तो क्या पता चला कि ऐसी ही हैन में नहीं है बल्कि गैर से। तो मेरे साहिब मसावी में ठक्कर आया नहीं है, एक ही हदीस है वो सिहाह की मताहत नकल करता है इससे पता चलता है कि ये बुखारी मुस्लिम की हदीस है और उसी हदीस को मैं फसलिसानी में जगह देता हूं। मालूम हुआ कि ये गैर शेखैन की रिवायत है। ठीक है तो कहते हैं मेरी तहकीक ज्यादा है, ये बुखारी जो है ना और मुस्लिम ये मुस्तकिल किताबी नहीं है मुस्तकिल, इससे पहली दो किताबी है, एक का नाम है अल जमउ बैन सहीहैन लिल हुमैदी, अल जमउ बैन सहीहैन लिल हुमैदी में बुखारी का उस्ताद है, उसने बुखारी और मुस्लिम दोनों को जमा किया है, उसका नाम क्या है? अल जमउ बैन सहीहैन। ठीक है और दूसरी किताब है जामिउल उसूल, जामिउल उसूल। तो गोया कि बुखारी और मुस्लिम शरा है और जमा बेन सही है और जामिल उसूल वो क्या है? मतन है। तो मेरी नजर वो मतनैन के ऊपर है, तो जो हदीस वहां नहीं है तो यकीनन वो बुखारी मुस्लिम में भी नहीं है, साहिब मसावी को गलती लगी है इसलिए मैंने फसलेवर की वजह उसको फसली। उसकी नजर तो बुखारी मुस्लिम पर है और मेरी नजर बुखारी मुस्लिम पर भी है और इससे आगे दो किताबों पर है, एक जमा बैन सही है ये इमाम हुमैदी का है और एक जामिउल उसूल। उन दो किताबों में मुझे वो हदीस नजर नहीं आई, जब नहीं आई मालूम कि बुखारी मुस्लिम की रिवायत नहीं है, जब नहीं है तो मैंने इसको फर्स्ट लेवल की वजह ठीक है या सुन, वह इन असुरता, अगर आपको इतला हो जाए अला इख्तिलाफ मेरे साहिब में सभी के इख्तिलाफ पर, फिर फसलें फसलें में मसलन जिक्र गैर शेखैन का फिल अव्वल व जिक्र हिमाफिसानी, एक हदीस जो है शेखैन का नहीं है उसने सिहाब में नकल किया है और मैंने वो रिवायत नकल की फसली सानी में, नुफालम जानो इन इबादत तबई में बाद उसके कि मैंने मुताला किया किताबैनी नून तस्नी के इजाफत से साकित है दो किताबों का, एक किताब जमा बैन सही है इमाम हुमैदी रहमतुल्लाह का और दूसरी किताब जामिल उसूल, मैंने इतिमाद किया है आला सही है शेखैन व मतन इमाम शेखैन की वो दो उसूल पर और उनकी दो मुतून पर, यानी मेरी नजर बुखारी मुस्लिम पर भी है और उनकी सही हैन पर भी है जमा बैन सही हैन और जामिउन, तो मेरा मुताला गहरा है। बात समझ में आ गई? आगे कितने आदाब हो गए? आठ सात। व इन रायत इख्तिलाफन फी नफ्सिल हदीस, मसाबी की एक रिवायत है व इन गुम्मा अलैकुम, अगर रमजान की पहली रात बादल आ जाए फअकमिलू इदत शाबान सदसी, तो फिर तुम शाबान की 30 दिन गिनो रोजा रखो। वहां लफज है अकमिलू अक, ये मसाबी की रिवायत है लेकिन मिश्कात नकल करेगा इन गुम्मा अलैकुम फअकिमू आदद शाबान सदासी, इसने क्या जिक्र किया अकीमू और साहिबी में सभी ने क्या जिक्र किया अकमिलू, तो कहते असल में एक हदीस दो सनदों से मशहूर है, ये हदीस है इस सनद से भी मशहूर है और ये हदीस इस सनद से भी मशहूर है, इस सनद के अल्फाज अकमिलू है साहिब मसाबी को वो मिली है और इस सनद के अल्फाज ये है ये मुझे मिली है, मुझे इसकी सनद का इलम नहीं है और उसको मेरी सनत का। वह इन रहा इख्तिलाफ, अगर आपने इख्तिलाफ पाया लफ्ज हदीस में, मैं अकीमू कहता हूं वो अकमिलू कहता है, फजालिकमी तशाउब तुरुकिल अहदीस, ये बसबब तअद्दुद असानीद अहदीस के, वलअल्ली मतलातु और शायद मेरा इलम नहीं था, अला तिलकर रिवायत लती उस सनत पर, सलकह शेख जिसको नकल किया है शेख ने। बात समझ में आई? वह कलील आठ आदाब हो गए। कल पर